بسم الله الرحمن الرحيم حضرت عمر فاروق رضی اللہ عنہ کی سیرت کے حوالے سے بات ہو رہی تھی اور آپ کے کلمات پر بات ہم کر رہے تھے. فرماتے تھے کہ تمہ فقیری پیدا کرتی ہے اور مایوسی غنی کر دیتی ہے. اس پہ بات کچھ اس ٹکڑے پہ بات ہوئی تھی. تمہ فقیری پیدا کرتی ہے یعنی لالچ سے انسان فقیر ہو جاتا ہے اور مایوسی غنی کر دیتی ہے. یعنی مایوسی اللہ سے مایوسی نہیں, اللہ سے تو مایوس ہونا کفر ہے, یعنی کفر سے تعبیر کی انہو لا یئس من روح اللہ الا القوم الکافرون, کہ اللہ سے مایوس تو صرف کافر لوگ ہوتے ہیں. تو اللہ سے تو کبھی مایوس نہیں ہونا, انسانوں سے مایوس ہو جائے. اور اس کا الٹیمیٹ نتیجہ کیا نکلے گا دیکھیں. مثال کے طور پہ ایک باپ ہے اپنے بچوں سے مایوس ہو جائے کہ بچے میری کوئی خدمت نہیں کریں گے, تو کیا کرے گا وہ؟ وہ بڑھاپے تک صحت مند رہنے کی کوشش کرے گا, خدمت تو کرنی نہیں ہے نکموں نے. بڑھاپے تک مال اپنے ہاتھ میں رکھے گا, بچوں کو نہیں دے گا. یا ایک الٹیمیٹ نتیجہ تو یہ نکلے گا اس کا کہ چونکہ بچوں سے مایوس ہے تو اپنی پاس کم از کم اتنا ضرور رکھے گا جس سے اپنا گزارا ہوتا رہے. بچے باپ سے مایوس ہیں کہ باپ کچھ نہیں دے گا, تو بچے پھر اپنے ہاتھ پاؤں مریں گے, ٹھیک ہے. اور آپ دوسرے سے مایوس ہیں تو آپ کے اندر ایک احساس سے خودداری پیدا ہو جاتی ہے. اور دوسرا اس کا نتیجہ یہ نکلتا ہے, ایک تو یہ کہ آپ محنت زیادہ کرتے ہیں, دوسرا نتیجہ یہ نکلتا ہے کہ آپ کا دل بہت بڑا ہو جاتا ہے. آپ جو ہے وہ یعنی کہ دل بڑا ہو جاتا ہے, ول پاور آپ میں زیادہ آ جاتی ہے, تو آپ زیادہ قوت کے ساتھ کام کر سکتے ہیں. لیکن یہ کہ یہ بھی لالچ ہے. مثال کے طور پہ بچوں کو ضرورت ہے اور باپ کو پتہ ہے کہ بچے پریشان ہیں لیکن پھر بھی نہیں دیتا ان کو, کہ نہیں ہے تو میں دے دوں گا تو پتہ نہیں کیا ہو جائے گا. یہ لالچ میں آتا ہے, یہ مایوسی میں نہیں آتا. ہاں اتنا رکھ لے جس سے اپنا گزارا ہوتا رہے, یہ نہیں کہ سارا کچھ دے دیا باپ نے, یہ بھی نامناسب بات ہے. اگر بالفرض معاملات ایسے ہیں کہ زندگی میں تقسیم کرنی پڑتی ہے تو تقسیم میں پھر اپنا حصہ بھی رکھے. یعنی جب تقسیم کرے تو شرعاً اس کا اپنا حصہ ہے, وہ حصہ بھی رکھ لے, وہ اپنے پاس ہی رکھے. ورنہ اس کا بھی بعض اوقات نقصان دیکھا ہے کہ جب سب کچھ دے دیا بچوں کو تو پھر بچے پھر بچوں کی آنکھیں خراب ہو جاتی ہیں. ہاں یہ کہ بالکل ہی نہیں دیتے تو یہ بھی لالچ میں آتا ہے. اور اسی طریقے سے اور بچوں کے معاملے آتے ہیں کہ وہ سارے ہی باپ کی جائیداد پہ نظر گاڑ کے بیٹھے ہوں گے, تمہارا کیا ہے اس میں, یہ تو باپ نے کمایا اپنی محنت سے, وہ دے دے اس کا احسان ہے, نہیں دے سارا مدرسے میں دے دے, تم کون سے پوچھنے, تم کون سے اسے پوچھنے والے ہوتے ہو, تم تو پوچھنے والے نہیں ہو. تو یہ بچوں کا لالچ ہوتا ہے کہ وہ ساری نظریں گاڑ کے بیٹھے ہوتے ہیں. اور لوگ سکھاتے بھی ایسی ہیں, بھائی باپ کا مال تو تمہارا ہی تو ہے نا یار, اس میں کیا ہے, باپ کا مال ہے تمہارا مال نہیں ہے. ہاں ٹھیک ہے بچوں کو نصیب سے اللہ تعالیٰ دیتے ہیں اور والدین کو چاہیے کہ احسان کریں, لیکن بچوں کو یہی سوچنا چاہیے کہ وہ باپ کا مال ہے ہمارا مال نہیں ہے. اگر باپ نے واقعی تن کہا ہاں مشترکہ کاروبار ہے, بچے بھی محنت کر رہے ہیں باپ بھی محنت کر رہا ہے, پھر اس میں ظاہر سی بات ہے اس میں کچھ بن سکتا ہے. تو لوگوں سے مایوس ہونا چاہیے. اور لوگوں سے مایوسی کا ایک سب سے بڑا فائدہ یہ ہوگا کہ انسان کبھی کسی سے سوال نہیں کرے گا, کسی سے سوال نہیں کرے گا. اور اس کا دوسرا حدیث میں جو نکلتا ہے کہ جس نے لوگوں کے سامنے ہاتھ پھیلایا تو اللہ تعالیٰ اس کی ضرورت پوری نہیں کرے گا, اور جس نے اللہ ان لوگوں سے چھپایا اور اللہ کے سامنے پیش کیا تو اللہ تعالیٰ اس کے لیے کافی ہو جائیں گے. اس طریقے سے کچھ نہ کچھ فضائل صدقات میں ہے نا حدیث. تو یہ اس کا نتیجہ نکلے گا کہ چونکہ لوگوں کے سامنے ہاتھ نہیں پھیلائے گا, اللہ کے سامنے روئے گا دھوئے گا تو اللہ تعالیٰ اس کے غنی فرما دیں گے. باقی اس کی مثالوں میں جائیں تو کمال ہے. انسان اپنے سیٹ سے مایوس ہو, بس اپنے کام سے کام رکھے, دھڑلے سے کام کرتا ہے, یعنی کوئی اس کو مجبور نہیں کر سکتا, کوئی اس کو ذلیل نہیں کر سکتا کبھی. یعنی یوں اس ایک چھوٹی سی بات میں بہت ساری باتیں ہیں بیچ میں. اور ہر معاملے میں سوئے آخرت کے معاملے کو دیر کرنا ہر معاملے میں سوا آخرت کے معاملے کے دیر کرنا بہتر ہے. یعنی دنیا کا کوئی بھی معاملہ کرنا ہے, آپ کو پتہ چلا ارے فلاں جگہ سیل لگی ہوئی ہے, فلاں مال بڑا سستا مل رہا ہے, فٹافٹ پیسے دیے, چیک کاٹا, چل بھائی لے کر آ جا فٹافٹ, ایسا نہ ہو وہ بندہ بھاگ جائے, ایسا نہ ہو بات پھر جائے. اب لے کر آ گئے, ابے یہ تو اس نے لوٹ لیا مجھے, یہ تو اس سے بھی کم کا تھا مال. ایسا ہوتا ہی نہیں ہوتا, اکثر ہوتا ہے ایسا. तो दुनिया के मामले में बेर देर करना ही बेहतर होता है। सोच विचार कर लो, तदब्बुर कर लो, दो चार लोगों से मशवरा कर लो। जब भी जल्दी करोगे गड़बड़ होगी कोई ना कोई। हाँ, आखिरत के मामले में वो जल्दी करने चाहिए। जमात की नमाज में जल्दी जाए आदमी, कुरान पढ़ने में जल्दी करे, दीन के मामलात में जल्दी करे, वहाँ देर करेंगे बिल्कुल आखिरी टाइम में। अल्लाह ताला माफ़ करे, हमारा हाल भी कोई अच्छा नहीं है, तो बिल्कुल एंड टाइम पे देखेंगे कि यार बस नमाज खड़ी हो रही होगी ना, चलो अब चल के वजू करेंगे, दो रकातें तो वैसे निकल जाएंगे। दीन के मामले में देर करेंगे और दुनिया के मामले में चाहेंगे जो चीज़ वो जल्दी मिल जाए बस। तो अलअनाहतु मिनल्लाह, हदीस में आता है, वलउजलतु मिनश्शैतान। के अनात कहते हैं कि किसी मामले को सोच विचार तहम्मुल के साथ करना, और उजला यानी जल्दी से कोई काम करना, ये शैतान की तरफ से। और ये इस ज़माने की सबसे बड़ी मुसीबत है। हर आदमी फास्ट हो गया है, हर आदमी फास्ट हो गया। रोडों पे देख ले, हर आदमी चाह रहा हो भाई दो मिनट पहले निकल जाओ यार तुम, ताकि टाइम वो कम अज़ कम रोडों पे एक्सीडेंट तो ना हो। अभी वहाँ तारिक साहब कनाडा से होकर आए ना, तो उनका वो कारगुजारी सुना रहे थे, बयान सुन रहा था, तो कहने लगे मैंने वहाँ पे दो चीज़ें बड़ी महसूस करी। एक तो इंसानों की खिदमत, जाहिर बात है हार्ट अटैक हो गया था, अस्पताल में दाखिल हुए, तो किस तरीके से वो लोग एक आम से इंसान की कितनी कदर करते हैं, किस तरीके से कोशिश करते हैं उसको बचाने की, खिदमत। और दूसरा, एक दूसरे का इज्जत और एहतराम। कह लेंगे गाड़ी हो, आप गाड़ी में बैठे हुए, तो अगर जैसे दो गाड़ियाँ आगे पीछे आ गए, तो सामने वो लोग आप निकल जाए, हमारे यहाँ तो मैं निकल जाऊँ बस किसी तरीके से। कितना बेहंगम ट्रैफिक होता है हमारा, कभी किसी को आगे नहीं होने देते, मजा आ जाओ निकल जाओ, घुसा देंगे गाड़ी, इतना सब पहिए कि वो आगे की चोंच घुसने का वो है ना, वो भी घुसा देंगे। ऐसी थोड़ी अल्लाह ताला यानी बेहयाई की उस इंतहा को पहुंच चुके हैं कि आज अल्लाह का अजाब आ जाए। यानी स्कूलों में आठ आठ साल के, सात साल साल के बच्चों की काउंसलिंग हो रही है माँ बाप की मर्जी के बगैर, जबरन। क्या काउंसलिंग हो रही है, बोलते हुए भी शर्म आती। क्या काउंसलिंग ये हो रही है कि तुम मर्द हो या औरत हो, ये बीच की जींस हो, यानी और तुम जो है वो इनको क्या बोलते हैं, वो लेस्बियन हो, गाय गैज हो, इसको इंग्लिश में बोलते हैं ना, यानी तुम्हारी दिलचस्पी मर्दों में है या औरतों में है या हिजड़ों में, ये यानी वो जिना विना तो छोटी चीज़ें हो गई। यानी इन लड़कों को ये तरगीबें दी जा रही हैं कि लड़कों से ताल्लुकात बना लो। ये चेक की जा रही है, बच्चों से सवालात हो रहे हैं उल्टे सीधे इस किस्म के। इस नहज को वो मुआशरा पहुंच चुका है, लेकिन अल्लाह का अजाब नहीं आ रहा उन पर। उसकी वजह बास खूबियां उनमें ऐसी हैं, जैसे मैंने बताया था ना, अरबों में बास खूबियां थी जिसकी वजह से अल्लाह ने उनको चुना, तो बास खूबियां उन लोगों में ऐसी हैं जिसकी वजह से वो बहरहाल अभी तक दुनिया की क़यादत कर रहे हैं। फरमाते थे कि जब कोई बंदा अल्लाह ताला के लिए तवाज़ो इख्तियार करता है, तो अल्लाह उसकी हिकमत को बुलंद कर देता है, और अपनी नज़र में वो अपनी नज़र में हकीर होता है, लेकिन लोगों में उसकी इज्जत होती है। करके देख लीजिए, ये मत सोचिए कि लोग आपकी इज्जत करें, बोले बस मैं तो किसी काबिल नहीं, फिर देखिए लोग आपकी दिल से इज्जत करेंगे। और जो हुक्मरान हैं वो चाहते हैं हमारी इज्जत करें, कोई किसके दिल में उनकी इज्जत होती है, किसी के दिल में नहीं होती। फरमाते थे कि जिना की कसर से ज़मीन में जलजला आ जाता है, और हुक्काम को जुल्म से कहत पड़ जाता है। इसको तो बयान करने की ज़रूरत ही नहीं, देख लीजिए दुनिया में क्या हो रहा है कि जिना की कसरत से ज़मीन में जलजला आता है और हुक्काम के जुल्म से कहत पैदा हो जाता है। कहत देख लीजिए किस कदर कहत आ रहा है, सैलाब भी आ रहे हैं, कहत भी आ रहा है। सैलाब भी जलजले की एक शक्ल है, आसमानी आफत है। कहत जो है वो मिली जुली आफत है, यानी इंसानों की और इंसानों की और उनकी मिलाई हुई आफत है। और आप देख लीजिए क्या क्या सूरत हाल है, यानी हमारा मुल्क जो है वो पूरी दुनिया को गंदम दे सकता है। वो मुताला पाकिस्तान में अभी भी लिखी हुई है बात कि गैस इतनी है हमारे पास कि 200 साल तक इस्तेमाल कर सकते हैं, मुताला पाकिस्तान में लिखी हुई, अभी भी लिखी हुई, और गैस भी मिल रही। और जबकि वो तो सुई वाले जखीरों की बात थी, अब तो 70% गैस तो सिंध में निकल रही है, हमारे सिंध के अंदर ज्यादा केस है बलूचिस्तान से सब, लेकिन नहीं केस, फैक्ट्रियां दबा दब बंद हो रही है। ये क्या है, ये बेबरकती अल्लाह की तरफ से। गंदुम हम इंपोर्ट कर रहे हैं, दालें सिर्फ 20% हम पैदा करते हैं, 80% गालें बाहर से लेते हैं। और सोयाबीन वगैरह हम नहीं लगा रहे, ऑयल हमारा बाहर से आ रहा है, सब चीज़ें बाहर से आ रही हैं। अल्लाह ताला हमारे हालों पर रहम करे। बहरहाल फरमाते हैं कि जो शख्स चाहता है कि मेरी ज़िंदगी में कामयाबी से गुजरे, उसको चाहिए कि अपने बाप के बाद उसके दोस्तों से नेक सलूक करे। हाँ, अपने बाप के बाद, यानी बाप के साथ हुस्न सलूक करोगे तो अल्लाह ताला दुनिया में कामयाब फरमाएंगे। यानी बाप के साथ हुस्न सलूक करें, और हुस्न सलूक का आला दर्जा ये है कि जिनसे वो मोहब्बत करता है उनसे भी अच्छा सलूक किया जाए। अब इसी से आप अंदाज़ा लगाइए, बाप के दोस्तों से हुस्न सलूक करना है और बाप ने कर ली दूसरी शादी और दूसरी से है उसको मोहब्बत, तो क्या वो तो तुम्हारी सुतेली माँ भी है, तो क्या उसके साथ हुस्न सलूक नहीं करोगे? लेकिन ये बड़ा बहुत ही ख़तरनाक मामला होता है, क्योंकि अगर अम्मा भी ज़िंदा है अपनी सगी अम्मा और अब आपकी सौतेली माँ भी आ गई है, तो फिर पता चलेगा कितने मर्द हो तुम। तो फिर दोनों के साथ हुस्न सलूक करें, अपनी अम्मा के हुकूक हक तलफी भी ना होने दे और सौतेली अम्मा को भी कभी उनके पास चला जाए, वैसे उनको कोई तोहफे तायब देने तो उनको भी दे दे कुछ, उससे क्या होगा, बाप खुश हो जाएगा। एक शख्स को आपने नसीहत की और फरमाया कि वो काम किया करो, अगर तुमको उस काम में कोई देख ले तो तुमको नागवार ना हो। कैसे कितने कमाल की बात है, अगर इंसान ये कर ले तो बहुत सारे गुनाहों से बच जाए। आप मोबाइल पे कुछ देख रहे हैं, कोई आया फौरन तो खुद ही ना करते। फरमाते थे कि उलमा की मजलिसों से अलहदा न रहना, उलमा की मजलिसों से अलहदा ना रहा करो, खुदा ने रूई ज़मीन पर उलमा की मजलिस से ज़्यादा बुज़ुर्ग कोई मकाम पैदा नहीं किया। लेकिन हमारे यहाँ तो शौक़ ही नहीं है, शौक़ ही नहीं है किसी को उलमा के साथ बैठने का। चलो उलमा के साथ ना बैठो, घर के बुज़ुर्गों के साथ तो बैठ जाओ कमबख्तो। लेकिन बस हालात अजीब से हैं। फरमाते थे कि इल्म हासिल करो, इल्म के लिए सकीना और वक़ार और हिल्म सीखो। लेकिन इल्म हासिल करने के लिए ज़रूरी है कि आपके अंदर मतानत हो, संजीदगी हो। उलमा के मजलिस में जाके उल्टे सीधे सवालात और उल्टी सीधी हरकतें करना, फिर वो क्या होगा, फिर उनके दिल से वक्त निकल जाएगी, वो आपको या तो हटा देंगे या फिर ये कि उनका फैस कम हो जाएगा। फरमाया कि जब किसी आलिम को देखो कि दुनिया से मोहब्बत रखता है तो दीन की बात में उसका एतबार ना करो। लेकिन ये पैमाना किसके पास है कि दुनिया से मोहब्बत करता है, ये बड़ा मुश्किल काम है। लोग इसको फिट कर देते हैं मौलाना फजल रहमान साहब पे, इस तरह के सियासी उलमा पे, कि तुम्हें किसने इस पर जो है वो लगाया है कि तुम फैसला करो बैठकर कि तुम्हारे अंदर कि फला आलिम की दुनिया से मोहब्बत है। अगर मोहब्बत चेक करनी है तो फिर ये देखो कि एक वैसे बता देता हूँ, मोहब्बत चेक करनी है ये तो कोई पैमाना नहीं है कि वो वजारत में जा रहे हैं और वजारत उज़्मा ले रहे हैं या हुकूमत के साथ बैठे हुए हैं। पैमाना ये है कि असासाजात चेक किए जाएं कि आज से 10 साल पहले इनके कितने असासे थे और आज से, ये आम सा पैमाना है, सारी दुनिया इसको जानती है। एक आदमी को हुकूमती अहदा दिया गया, हुकूमती अहदा मिलने से पहले इसके पास कितने असासे थे, हुकूमती अहदा मिलने के बाद कितने असासे थे, तनख्वाह कितनी है और कोई आमदनी कितनी है, माइनस प्लस कर लो अंदाज़ा हो जाएगा कि असासाजात कितने। एक आलिम है, उसने अपने रहने के लिए एक मुनासिब से मकान बना लिया, एक मुनासिब सी गाड़ी रखी हुई है, 2-4 बच्चे उनको मुनासिब से तालीम दे रहा है, इट्स इनफ काफ़ी। लेकिन ये कि उसका दिमाग चलता ही माइनस प्लस में है, तो इसका मतलब ये है कि इसके गड़बड़ है मेरे से। तो यही जो सियासी उलमा हैं मिल रहे हैं, अगर अल्लाह के नहीं मिल रहे हैं तो फिर तो कोई मसला नहीं, वो 50 एक दफ़ा नहीं बल्कि 1000 दफ़ा मिले तो उसमें उम्मत का ज़्यादा फ़ायदा है। लेकिन अपने फ़ायदे के लिए अपनी गाड़ियाँ मंजूर करवा रहे हैं, अपने ख़ानदान के नाम पे प्लाटें अलाट करवा रहे हैं, अगर किसी मदरसे के नाम पे भी करवा रहे हैं तो भी आप नहीं बोल सकते यार, मदरसा बनेगा जाहिर सी बात है, वो तो एक आवामी मिल्कियत होती है ना। فرماتے تھے کہ علم حاصل کرو اور علم کے لیے سکینہ وقار. اچھا فرماتے تھے کہ ایک عالم کا مر جانا ہزار عابد قائم اللیل صائم النہار کے مر جانے سے بڑھ کر ہے. کتنی قدر کرنی چاہیے علماء کی. فرماتے تھے کہ توبہ کرنے والوں کے پاس بیٹھا کرو, ان کے دل بہت نرم ہوتے ہیں. انہوں نے کہا, جو آخرت کو دنیا کے عوض میں بیچ ڈالے. آپ نے فرمایا کہ میں اس سے بھی زیادہ جاہل تم کو بتاؤں جو دوسری کی دنیا کے لیے اپنی آخرت کو بیچ ڈالے. توبہ کرنے والوں کے پاس بیٹھو, پھر سوال کیا کہ زیادہ جاہل کون ہے. عنب بن قیس نے سوال کیا تو انہوں نے کہا جو آخرت کو دنیا کے عوض بیچ دے. عنب بن قیس سے کسی نے پوچھا تو انہوں نے جواب دیا کہ جو آخرت کو دنیا کے عوض بیچ دے تو وہ بڑا جاہل آدمی ہے. تو حضرت عمر نے کہا کہ بعض لوگ ایسے بھی ہوتے ہیں جو ان سے بھی بڑے جاہل ہیں. وہ کیا ہیں؟ تو دوسرے کی دنیا کے لیے اپنی آخرت خراب کر دیتے ہیں. مثال کے طور پہ کسی نے کہا یار میری فلاں جگہ سفارش کر دینا. آپ کو پتہ ہے سفارش ناجائز ہے. فلاں کو بول دو یار میرے ساتھ معاملہ کر لیں. آپ کو پتہ ہے یہ غلط کام کروا رہا ہے مجھ سے. لیکن یار اس کی دنیا بنیں گے نا, تمہارا کو کیا مل رہا ہے اس میں. اب یہ سیاست دانوں کے پیچھے لگے ہوئے لوگ, ایمانداری سے بتائیے کسی کا بچہ بیمار ہو جائے کہ عمران خان آئے گا کسی کے لیے, یا نواز شریف آئے گا, کون آئے گا؟ کسی کے ساتھ کوئی مسئلہ ہو جائے لگے ہوئے ایک دوسرے کو گالیاں نکال رہے ہیں مجلسوں میں, وہ ایسا اور وہ ایسا. بھائی تمہارا کیا ہے اس میں؟ ان کے زندہ باد کے نعروں کے لیے اپنی آخرت کیوں خراب کر رہے ہو؟ صرف انسان 5 سال میں ایک دفعہ ووٹ دینا ہوتا ہے, اس وقت تھوڑا سا اللہ سے مانگ کے تھوڑا تدبر کر کے سوچ بچار کر کے ڈال دو جس کو سمجھ میں آتا ہے, ختم ہو گئی بات. بس اتنا ہے. باقی اپنی مجلسوں کو اس سے گرمانا, ان کی پوسٹر لگانا, ان کے جھنڈے لگانا, ان کے لیے کمپینیں چلانا, یہ کس نے, یہ کہاں سے ہو گیا؟ ہاں کسی پہ بہت ہی زیادہ شرح صدر ہے تو بھائی ٹھیک ہے, اپنے یارو دوستوں میں بول دے یار فلاں آدمی مجھے مناسب لگ رہا ہے, اس کو ووٹ دے دینا, بس اس ختم ہو گئی. اس سے زیادہ کسی عام آدمی کے لیے سیاست میں دلچسپی لینا میں سمجھتا ہوں حرام ہے. بالکل فضول کام میں لگا دیا پوری قوم کو, گالیاں نکال رہے ہیں, مار رہے, پیٹ رہے ہیں ایک دوسرے کو, عجیب فضول حرکتیں ہو گئی. حضرت ابو موسیٰ اشعری کا نام, ابو موسیٰ اشعری رضی اللہ عنہ کے نام ایک فرمان بھیجا, اس میں لکھا کہ قوت کی بات یہ ہے کہ آج کا کام کل کے لیے نہ اٹھا کے رکھو, اور جب دنیا اور آخرت میں مقابلہ ہو تو آخرت اختیار کرو, کیونکہ دنیا فنا ہونے والی ہے, اور کتاب اللہ کا علم حاصل کرو کیونکہ اس میں علم کے چشمے اور دلوں کی بہار ہے. یعنی اچھی بات یہ ہے کہ جو آج کا کام ہے وہ آج ہی کر لو, کل کے لیے نہیں اٹھا کے رکھو, اور دنیا اور آخرت میں مقابلہ ہو تو آخرت کو اختیار کرو, اور کتاب اللہ کا علم حاصل کرتے رہنا کیونکہ اس سے بہت سارے علوم سمجھ میں آتے ہیں. اور میں صحیح بات بتاؤں, ہماری تفسیر میں یہ بات ہو چکی ہے کہ اگر واقعتاً کسی کو کتاب اللہ کا علم ہو جائے تو کتاب اللہ کا صحیح علم اور حدیث, اور کتاب اللہ میں حدیث بھی آ گئی, یہ یعنی صدیوں بعد کی بھی باتیں انسان کو سمجھ میں آ جاتی. یعنی صحیح آپ کے پاس علم ہے کتاب اللہ کا, اللہ کی قسم کبھی پریشانی نہیں ہوتی حق و باطل کو سمجھنے میں, کبھی پریشانی نہیں ہوتی کہ یار یہ آدمی ٹھیک ہے یا غلط ہے. ایک لمحے میں بتا دیں گے یار یہ آدمی شبد باز ہے اور یہ آدمی ڈھنگ صحیح ہے, یہ صحیح ہے. اس کی حمایت کی جا سکتی ہے اور اس کی نہیں کی جا سکتی. اس کی حمایت کی جا سکتی ہے لیکن اتنی کی جا سکتی ہے, اس سے زیادہ نہیں کی جا سکتی, اور اس کی حمایت کی جا سکتی ہے بالکل نہیں کی جا سکتی. اس کے ساتھ اس موقف کی تائید کی جا سکتی ہے, اس کی اس موقف کی تائید نہیں کی جا سکتی. سب سمجھ میں آ جاتا ہے. ایک روز فرمایا کہ ہم لوگ قرض دینے کو بخیلی کی علامت قرار دیتے ہیں, ہم لوگ ضرورت والے کو یوں ہی دے دیا کرتے تھے. یعنی حضرت عمر رضی اللہ عنہ کا دور ہے تو ظاہری بات ہے کچھ لوگوں میں کمی آ گئی ہے, تو کہہ رہے ہیں کہ لوگ قرض دینے کو سمجھتے ہیں کہ یار یہ آدمی کہ یہ کنجوس آدمی ہے. فرمایا کہ ہم لوگ تو اتنے سخی تھے, کوئی ضرورت مند آیا وہ قرض مانگ رہے ہیں, ہم تو کہتے جا ایسی لے جا. خیر اچھی بات سنی مفتی طارق موسوی صاحب کی, تھوڑا ٹائم زیادہ لگ رہا ہے, 7-8 نہیں, یہ تو لمبی بھی بات بھی ہو سکتی ہے. خیر تو عجیب بات سنی, کہنے لگے کہ پرانے زمانے میں خاص طور پہ صحابہ کرام کے اور اس سے پہلے عربوں کے واقعات میں یہ چیز بکثرت ملتی ہے, کسی کو غیرت دلاتے تھے نا تو وہ سخاوت میں بڑے بڑے کام کرتے تھے. اس سے بولے یار تو بڑا کنجوس آدمی ہو, لے بھائی یہ بھی دے دیا اور وہ بھی دے دیا اور یہ بھی دے دیا, غصے میں آ کے سخاوت ہی سخاوت کر دیتے. بولا غصے میں آ کے دوسرے کا مال چھین تو لیں گے, اپنا کچھ نہیں دیں گے آج کل کے دور میں. اللہ تعالیٰ ہمارے حالوں پر رحم فرمائے. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. اللهم ارحمنا بترك المعاصي ولا تكلنا إلى عافيتك. وصلى الله تعالى على خير سيدنا محمد وعلى آله وصحبه أجمعين.